अधूरी कहानी। अधूरी कहानी मेरी जिंदगी की सबसे मुश्किल तहरीर है। इसमें एक मुश्किल वही है जो जब जिंदगी शुरू होगी की तसनीफ के वक्त पेश आई थी। ये एक ऐसे आलम की रुदात है जिसके बारे में हमारा इल्म बहुत महदूद है। अधूरी कहानी में ये मुश्किल दुगनी हो गई कि इस दफा मुस्तकबिल के साथ माजी की अनदेखी दुनिया भी जेर बहस आ गई। दूसरी मुश्किल ये थी कि मैं कोई नॉवल निगार नहीं बल्कि एक दाई हूं। मेरा असल मकसद अपना पैगाम पहुंचाना है, लेकिन लोग ये पैगाम उसी वक्त पढ़ते हैं जब कहानी इतनी मौसर हो कि कारीन उसके असर से निकल ना सकें और मुताले की आदत ना होने के बावजूद पूरी किताब पढ़ जाए। मैं इस मकसद के लिए बाकायदा कोई प्लॉट बनाकर नुकात मुरतब करके और एक खाका तरतीब देकर कहानी का ताना बाना नहीं बुनता। गालिब नुक्तादान से मुझे दूर की नस्बत भी नहीं, मगर ये मजामीन ख्याल में आते वहीं से हैं जहां से गालिब को मिला करते थे। चुनाचे मौजूदा कहानी का ख्याल 2017 में आया और नॉवल मुकम्मल हो गया। नॉवल की तकमील के बाद हस्ब रिवायत इसे करीबी अहबाब को स्क्रीनिंग के लिए बराए मुताला दिया तो दो मसाइल सामने आए। एक ये कि नॉवल की कहानी इतनी ज्यादा दिलचस्प हो गई कि असल पैगाम पर गालिब आ गई। दूसरा मसला ये हुआ कि कहानी की तमसील की नौयत की बिना पर बास सवालात पैदा हो गए जो न सिर्फ गैर मुतालिक थे बल्कि असल पैगाम से भी तवज्जो हटाने का सबब बन रहे थे। चुनाचे मैंने बिला झिझक उस तहरीर को रद्द कर दिया। इसके बाद मजीद नॉवल लिखने का कोई महर्रिक न था, न कोई ख्याल ऐसा सामने आया कि उसे बयान करने की जरूरत महसूस हो। अलबत्ता इस अरसे में बाज रुफका का ये तकाजा शिद्दत से रहा कि अधूरी कहानी का मैसेज बहुत अहम और ताकतवर है, इसे लोगों तक पहुंचाने की जरूरत है। लेकिन मेरा मसला वही है कि मैं लोगों के तकाजों पर नहीं लिखता। अल्लाह ताला से अलबत्ता ये दुआ करता रहा कि ये कोई खिदमत है तो इसे लोगों तक पहुंचाने के असबाब मुहैया हो जाएं। चुनाचे पिछले बरस अधूरी कहानी की कहानी नए सिरे से वाजे हुई और फिर अल्हम्दुलिल्लाह फरवरी 2020 ही में तेज रफ्तारी से पूरी हो गई। अल्हम्दुलिल्लाह ये नई कहानी भी इतनी मौसर है कि पढ़ने वालों ने एक ही नशिस्त में नॉवल पढ़ लिया। आने वाले दिनों में कोरोना की वबा ने हर तरफ खौफ मौत और परेशानी के साए फैला दिए। मेरा अपने घर और खानदान में भी इस दौरान में हादिसात और सानहात से गुजरा। इन तमाम हालात में नॉवल की अशात में गर्चे ताखीर हो गई, मगर जाती तजुर्बात ने यह यकीन पुख्ता किया कि मेरा नॉवल दुखी दिलों के लिए इंशाअल्लाह एक मरहम का काम करेगा। माजी की दुनिया का बयान उनको शिकवे और शिकायत से बचाएगा और मुस्तकबिल का बयान वो उम्मीद पैदा करेगा जो गम व अलम में सबसे बढ़कर इंसान का सहारा होती है। इस नॉवल का एक मौजू उस सवाल का जवाब देना है जो अहबाब ने जब जिंदगी शुरू होगी की अशात के बाद किया था, यानी जन्नत में जाने के बाद अहले जन्नत क्या करेंगे। बहुत से लोग इस बात को एक नुक्ता एतराज भी बनाते हैं कि जब मौत खत्म हो जाएगी तो जिंदगी का सारा हुस्न भी मांद पड़ जाएगा। यूं जन्नत इंसान के लिए मकाम नेमत नहीं, मकाम अजाब है। नॉवल इस सवाल का जवाब एक तमसील की शक्ल में देता है। हकीकत यह है कि जन्नत और गैब की दुनिया को तमसील ही से समझाया जा सकता है, इसलिए जो लोग संजीदगी के साथ समझना चाहते हैं उम्मीद है कि अधूरी कहानी की तमसील उन्हें उनके सवाल का जवाब फराहम कर देगी। याद रहे कि तमसील को तमसील ही के उसूल पर पढ़ना चाहिए। तमसील हकीकत की असल तस्वीर नहीं, उसका एक खाका होता है। उसमें अहमियत तफसील की नहीं तसव्वुर की होती है। अलबत्ता इस मकसद के लिए कारीन इस दुनिया में रहते हुए उस दुनिया को समझ सकें, मैंने उस तमसील की मंजरकशी इंसानी नफ्सियात व जज्बात के उन रंगों से की है जो जन्नत में जाकर भी नहीं बदलेंगे। यही मामला एहत अलस्त की बहुत सी तफसीलात का है। मेरी बात का जितना कुछ अकली और नकली इस्तदलाल है वो नॉवल ही में बयान कर दिया गया है और अपने मकाम पर कारीन को मिल जाएगा। मैंने जो कुछ बयान किया वो उस हकीकत की एक मुमकिना शक्ल है जो कुरान मजीद के इशारात और सिफात इलाही के तकाजों से सामने आई है। उसे हतमी और कतई शक्ल साबित करने के बजाय मेरी दिलचस्पी इस बात से है कि यह साबित किया जाए कि इस दुनिया में मौजूदा किसी शर की मामूली सी जिम्मेदारी भी मेरे रब पर आयत नहीं होती। सुभान अल्लाह अम्मा यसिफून, यही मेरा असल मकसद है। इस नॉवल के कई किरदार मेरे नॉवल आखिरी जंग से लिए गए हैं। یہ جنگ انبیاء علیہ السلام کی وہ جنگ ہے جو ماضی میں دنیا پرستی، قوم پرستی، خواہش پرستی اور شرک و بدعت کے خلاف وہ لڑتے رہے۔ یہ آخری جنگ پہلی دفعہ انبیاء کے بغیر لڑی جا رہی ہے۔ شیطان کے خلاف اب یہ جنگ وہ لوگ لڑیں گے جنہوں نے خدا کو دیکھا نہ فرشتوں کو، ان کے بیچ نہ پیغمبر ہیں نہ وحی و الہام کا سلسلہ۔ یہی چیز اس جنگ کے لڑنے والوں کے اجر کو اتنا زیادہ بڑھا دیتی ہے جس کو اس ناول میں مرکزی کردار عبداللہ کے فرضی اور تمثیلی کردار کے حوالے سے دکھایا گیا ہے۔ میرا عجز بارگاہ عہدیت میں دعا گو ہے کہ کائنات کا رب اس ناول اور اس کے پیغام کو ان لوگوں تک پہنچا دے جو جنگ کو لڑ کر انبیاء کا قرب حاصل کرنے کے خواہش مند ہوں۔ وہ لوگ جو ایمان و اخلاق کی دعوت کو ہر اضافے اور تبدیلی سے بلند ہو کر سمجھنے اور اسے انسانیت تک پہنچانے کا جذبہ، صلاحیت اور اہلیت رکھتے ہوں۔ میرے آج اس قلم کی استعداد اتنی ہی ہے کہ وہ چند صفحات کو میرے نامہ اعمال کی طرح بس سیاہی کر سکتا ہے، مگر خدا ذوالجلال کی رحمت چاہے تو ہماری سیاہ کاریوں کے باوجود ہمیں معاف کرتے، اور اس کی قدرت چاہے تو ان بے وقت الفاظ کو دلوں کی دنیا اور دنیا کی تقدیر کو بدلنے کا سبب بناتے۔ اسی کی بارگاہ بے کس و پناہ میں فریاد ہے اور اسی کی بلند شان کے سامنے دست امید تراس ہے۔ یا رب، لک الحمد کما ینبغی لجلال وجھک و عظیم سلطانک، سبحانک لا نحصی ثناء علیک، انت کما اثنیت علی نفسک۔ بندہ عاجز ابو یحییٰ، پیر 16 رجب المرجب 1442 ہجری۔ پسے نوشت۔ میرے ہر ناول کا مقدمہ 9 ذوالحجہ یعنی عرفہ کے دن ہی لکھا گیا ہے، اس دفعہ باوجود ایسا نہیں ہو سکا۔ اس مقدمے کو ختم کرتے ہوئے تاریخ لکھنا چاہیے تو معلوم ہوا کہ آج پیر 16 رجب ہے۔ یہ ہجری تقویم کے لحاظ سے میری پیدائش کا دن اور تاریخ ہے۔ خیال آیا کہ یوم عرفہ دینے والے مالک کا دن ہے اور اسی لیے دعا کی قبولیت کا دن ہوتا ہے۔ آج کا دن مانگنے والے اس فقیر کا دن ہے۔ عجب نہیں کہ اسی نسبت سے خدا اسے دعا کی قبولیت کا دن بناتے۔ اِنَّ رَبِّي سَمِيعٌ قَرِيبٌ مُجِيبٌ۔ جب زندگی شروع ہوگی، سیریز کے پچھلے 4 ناولوں کا خلاصہ۔ ادھوری کہانی سے قبل عبداللہ اور نائمہ کے مرکزی کرداروں کے گرد گھومتی اس داستان کے 4 حصے شائع ہو چکے ہیں۔ پہلا حصہ جب زندگی شروع ہوگی، روز قیامت پیش آنے والے ان واقعات کی کہانی ہے جو عبداللہ کی زبانی بیان کیے گئے ہیں۔ ان میں عبداللہ کی موت کے بعد برزخ اور آغاز قیامت کے علاوہ میدان حشر کے مختلف مراحل بہت تفصیل کے ساتھ بیان کیے گئے ہیں، اور ہر قدم پر نیک و بد لوگوں کے احوال کا تفصیلی واقعاتی بیان ہے۔ آخر میں نیک لوگوں کے جنت میں داخلے اور اللہ تعالیٰ کے حضور پیشی پر یہ ناول ختم ہوتا ہے۔ دوسرا حصہ قسم اس وقت کی، عبداللہ کے بجائے اس کی بیوی نائمہ کی داستان ہے۔ یہ داستان نائمہ کی عبداللہ سے شادی سے قبل شروع ہوتی ہے، جس میں نائمہ کو ایک ملحد لڑکی کے طور پر دکھایا جاتا ہے جو سچائی کی تلاش میں سرگرداں تھی۔ یہ داستان حال سے نکل کر ماضی کی دنیا میں جاتی ہے، جہاں ایک فرضی کردار کے ساتھ نائمہ ماضی کا سفر کرتی ہے۔ اس داستان کے پس منظر میں ان اقوام کے حالات کی واقعاتی تفصیل ہے جن کو اللہ کے رسولوں کے کفر کے جرم میں اسی دنیا میں سزا دی گئی، جو دنیا میں خدا کی موجودگی کا سب سے بڑا ثبوت ہے۔ اسی کے ذیل میں دین اسلام اور اس کی تعلیم پر ہونے والے اہم اعتراضات اور سوالات کا جواب بھی دیا گیا ہے۔ آخری جنگ نام کے تیسرے حصے میں معاصر مسلمانوں کی فکری اور اخلاقی غلطیوں کی نشاندہی ایک داستان کی شکل میں کی گئی ہے، اور ساتھ میں یہ بتایا گیا ہے کہ مسلمانوں کے لیے اس دنیا میں غلبے اور عروج کا راستہ کیا ہے۔ چوتھے حصے خدا بول رہا ہے میں عبداللہ کے والدین کی داستان کی شکل میں یہ بتایا گیا ہے کہ قرآن مجید کس طرح اس خدائی کلام کی شکل میں انسان کے پاس موجود ہے جو انہیں ہر گمراہی سے بچا کر اس راستے پر ڈالتا ہے جو جنت کا یقینی راستہ ہے۔